अस्मा और अफाल को देखते हैं। पहले अस्मा देखेंगे। इकाब, वो सजा जो गुनाहों के नतीजे में हो। आइन काफ बार उठे। इसम मस्दर। जाहिर, जाहिरिन, जाहिर। अस्माए हुस्ना में से भी एक नाम है। जोए हार और रूट है। इसम फाइल वाहिद मुजक्कर। अशक, अशक, ज्यादा सख्त, शदीद। शीन काफ काफ रूट है। इसम तफदील। वाक, मुहाफिज, बचाने वाला। वाव काफ या रूट है। इसम फाइल वाहिद मुजक्कर। दाइमुन, रहने वाला, मुस्तकिल। दाल वाव मीम। इसम फाइल वाहिद मुजक्कर। अल अहज़ाब, फिरके, जमातें, गिरोह। हाज़ा बारूट है। इसम जमा है। इसका मुफरत है हिज़्बुन। चलिए अफ़ाल को देखते हैं। इस्तुख़्ज़िया, हाज़ा हमज़ा रूट है। बाब इस्तिफ़ाल। इस्तिहज़ा अन मस्तर। फ़ेल माजी मजहूल। वाहिद मुज़क्कर गायब। अमलैतु, मीम लाम वाव रूट है। बाब इफ़ाल। इमला अन मस्तर। फ़ेल माजी वाहिद मुतकल्लिम। सम्मु, सीन मीम वाव। बाब तफ़ील। तस्मीयतन मस्तर। फ़ेल अम्र जमा मुज़क्कर हाज़िर। तुनब्बियूना, नून बा हमज़ा। बाब तफ़ील। तंबीयतन मस्तर। फ़ेल मुज़ारे जमा मुज़क्कर हाज़िर। ज़ुज़्ज़िना, ज़ा या नून रूट है। बाब तफ़ील। तज़ईनन मस्तर। फ़ेल माजी मजहूल वाहिद मुज़क्कर गायब। सुद्दू, स्वाद दाल दाल रूट है। बाब नसरा। सद्दन मस्तर। फ़ेल माजी मजहूल जमा मुज़क्कर गायब। वईदा, वाव आइन दाल। बाब दरबा। वादन मस्तर। फ़ेल माजी मजहूल वाहिद मुज़क्कर गायब। यफ़रहूना, फ़राहा रूट। बाब समिया। फ़रहन मस्तर। फ़ेल मुज़ारे जमा मुज़क्कर गायब। युन किरु, नून का अफ़्रा। बाबिफ़ाल। इन कारन मस्तर। फ़ेल मुज़ारे वाहिद मुज़क्कर गायब। उमिरतु, हमज़ा मीम रा। बाब नसरा। अमरन मस्तर। फ़ेल माजी मजहूल वाहिद मुतकल्लिम। आबुदा, आइन बा दाल रूट। बाब नसरा। इबादतन मस्तर। फ़ेल मुदारे वाहिद मुतकल्लिम। اد او دال این با روٹ باپ نصرا دعا ان مستر فعل مدار واحد متکلم اتبعت تابع عين باب افتيال اتباعا مصدر فعل ماضي واحد مذكر حاضر بس جي چلیے ٹائٹلز کو دیکھتے ہیں رکوع کا ٹاپک ہے اہل تقویٰ اور اہل شرک آیت نمبر 32 اس کا ٹاپک ہے سچائی کا مذاق اڑانا آج بھی جاری ہے آیت نمبر 33 عالم خیر اور شر یعنی عالم خیر و شر آیت نمبر 34 اور 35 کافر موت مانگیں گے آیت نمبر 36 اور 37 شادوں فرحان لوگ یعنی خوش باش لوگ بس جی مقاصد لکھیں گے اس رکوع کو پڑھنے کا پہلا مقصد یہ ہے دین کے راستے میں مذاق اڑائے جانے کی حقیقت کو سمجھ سکے اللہ تعالیٰ کی نظر ہر ایک کے عمل پر ہے اس کو سمجھ کر اپنے اعمال کا جائزہ لے سکے شرک کی خوشنما شکلوں کو دیکھ کر ان سے بچنے کی دعا کر سکے جنت کی کیفیات کو جان کر اس کی طلب کی دعا کر سکے یعنی جنت کو طلب کر سکے سب سے کٹ کر ایک رب کا ہونے میں کیا مزہ ہے اس کو جان کر یکسو ہونے کی کوشش کر سکے بس جی چلیے تلاوت سنیں گے وَلَقَدْ اسْتُهْزِئَ بِرُسُلٍ مِّن قَبْلِكَ ولقد استهزئ برسل من قبلك فأمليت للذين كفروا ثم أخذتهم فكيف كان عقاب أفمن هو قائم على كل نفس بما كسبت وجعلوا لله شركاء قل سموهم أم تنبئونه بما لا يعلم في الأرض أم بظاهر من القول بل زين للذين كفروا مكرهم وصدوا عن السبيل ومن يضلل الله فما له من هاد لهم عذاب